खबर ज्ञान र मनोरंजन को साझा चौतारी रेडियो देउराली 101 मेगाहर्ज। छोड्छन् मात्रै मान्छेहरू भेटिन जान्दैनन्, छोड्छन् मात्रै मान्छेहरू भेटिन जान्दैनन्, भेटे पनि मुटुभित्र रेटिन जान्दैनन्, छोड्छन् मात्रै मान्छेहरू भेटिन जान्दैनन्, भेटे पनि मुटुभित्र रेटिन जान्दैनन्, हराउँदै विगतसँगै विरक्त दिन्छु एकान्तमा, हराउँदै विगतसँगै विरक्त दिन्छु एकान्तमा, छोड्छन् मात्रै मान्छेहरू भेटिन जान्दैनन्, भेटे पनि मुटुभित्र रेटिन जान्दैनन्, हराउँदै विगतसँगै विरक्त दिन्छु एकान्तमा, धेरै आउँछन् यादहरू मेटिन जान्दैनन्, छोड्छन् मात्रै मान्छेहरू भेटिन जान्दैनन्, भेटे पनि मुटुभित्र रेटिन जान्दैनन्। कहिले हसायो कहिले रुवायो, कहिले हसायो कहिले रुवायो, आफ्नै सँग छुटाएर एक्लो बनायो। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो। आज जिन्दगीले गन्तव्यहीन यात्रामा पुर्याएको छ मलाई, जिन्दगीका बाटोहरू अझै उस्तै छन् तर मन भने पाइला पाइलामा बदलिरहेछ, त्यसैले त कतै फर्किन्छु भन्ने आशाहरू पनि मनभित्रै सेलाउँदैछन्। बरु यस्ता आशाहरू उत्पन्न हुँदैछन् जसले आफैबाट आफ्नो त्याग गराउन खोज्दैछन्, र पनि एक्लो यात्रा फगत आत्मसन्तुष्टिसँग मात्रै अघि बढिरहेछ मेरो, र यही यात्राकै क्रममा विगतले बल्झिएको मनमा तिम्रा यादहरू मेटाउन जबरजस्तीको कोसिसमा छु म, तर पनि मनले पटक्कै मानिरहेको छैन। पाइलाहरू अगाडि बढाउन खोज्दा मेरा आँखाहरू भने यात्रा गरिसकेको बाटोहरूमा पाइलाका डोपहरू खोज्दैछन्, त्यसैले त आज आफ्नै मनलाई सम्झाउन गाह्रो भइरहेछ मलाई। जति सम्झाए पनि तिम्रा यादहरू मेरो आत्मालाई छोड्न पटक्कै मान्दैनन्। जिज्ञासु जस्तै बनेर जब यादहरू दौडिन्छन् तब मेरो आत्माले तिमी मबाट अलगिएको फैसला सुनाउँछ, अनि अर्कैसँग सम्बन्ध गाँसेको फैसला सुनाउँछ। जब आफ्नै मान्छे आफैसँग नभएपछि तिनै यादहरूको प्रयोगसँगै थोरै सम्झाउँदै आफूलाई स्वतन्त्र छोडिदिने आग्रह गर्छु म, तब यादहरू भन्छन् तिम्रो मान्छेसँग हाम्रो कुनै सम्बन्ध छैन, तिम्रो मान्छे त तिमीबाट सहजै अलगियो, तर हामी चाहिँ तिम्रो मान्छे जस्तो अस्थायी छैनौ, क्षण पर्मै हराउने हो, यस्तै भन्छन् तिम्रा यादहरू, त्यसैले त तिम्रो तलतल मेटाउने साथी बनेका छन् आज। अनि यिनै यादहरूलाई साँची राख्दै फेरि कसो कसो नारायण गोपालको एउटा गीतलाई गुनगुनाउन पुग्दो रहेछु म, भन्दो रहेछु आज भोलि हरेक साँझ मातिन थालेछ, जिन्दगी देखे जिन्दगी आतिन थालेछ, हौ यस्तै भन्दो रहेछु म, भन्दा भन्दै फेरि बग्दा रहेछन् आँसुहरू, विगतका यादहरू झल्काउँदै निभाउनै नसकिने आगोहरू झल्काउँदै। मलाई थाहा छ प्रेम कुनै साझेदारी व्यवसाय होइन जहाँ नोक्सानको पनि भागबण्डा गरिन्छ, प्रेम त त्यस्तो चिज हो जसले कसैको हाँसोमा स्वतः आफूलाई हाँस्न सिकाउँछ, तर आफू रुँदा चाहिँ उसले पनि रुनै पर्छ भन्ने मान्यता भने कहिल्यै राख्दैन हो। जिन्दगीमा धेरै यात्राहरू भए तिनै यात्राहरू मध्ये प्रेमले सिकाएको पाठ हो यो, तर आधा अध्याय सिद्धिन नपाउँदै नियतिले फेरि टाढा बनाइदियो तिमीसँग, र कहिल्यै गाँस्न नमिल्ने गरी सम्बन्धहरू टुक्राइदियो। खोज्दै खोज्दै खुशीहरू धेरै हिँडे बाटो, तर कहिल्यै बदलिएन जिन्दगीको पाटो। खोज्दै खोज्दै खुसीहरू धेरै हिँडे बाटो, तर कहिल्यै बदलिएन जिन्दगीको पाटो। कसको के नै लाग्दो रहेछ नियतिले छलेपछि, आँसु पाएँ बदलामा खुसी पाउनु साटो। खोज्दै खोज्दै खुसीहरू धेरै हिँडे बाटो, तर कहिल्यै बदलिएन जिन्दगीको पाटो। आफ्नै सँग बिछोडिने कसको भाग्य होला, धेरै हिँडे बाटोहरू धेरै तरे खोला, आफ्नै सँग बिछोडिने कस्तो भाग्य होला। नियतिको घाम पानीले पोल्यो रुझायो, मिठा मिठा सपना पनि यसले उडायो। मलाई यो जिन्दगीले कहाँ पुर्यायो, मलाई यो जिन्दगीले कहाँ पुर्यायो। समय बेसरी पुर्कुसी मारेर दौडँदै दौडँदै टाढा पुगिसकेछ, तर म भने अझै पनि मनभित्र तिम्रो मायाको आकृति स्थापना गर्दै प्रेमपूर्वक पूजा गरिरहेछु तिमीलाई। त्यसैले त तिमी मेघ बनेर गर्जियौ अनि वर्षा बनेर दर्कियौ मेरो जिन्दगीमा, तर म भने त्यही बादल बिनाको वर्षामा भिजिरहे मात्रै, किनकि त्यतिखेर एकतर्फीय सम्झौतामा बाँधिएर विश्वासको दुरी खाबुमा अडिएको थिएँ म। तर वर्षौंपछि म मान्छु आज पनि तिमीलाई उसै गरी सम्झिनुको खासै अर्थ छैन, फेरि पनि मेरो मन भने त्यही बेअर्थक भित्रको जिन्दगीलाई सार्थक ठानिरहेछ। मलाई यो पनि थाहा छ अब तिमी कसै गरी पनि मेरी हुन सक्दिनौ, तर व्यवहार र मनमा निकै भिन्नता हुँदो रहेछ। आखिर जिन्दगी भन्नु नै एउटा बहाना त रहेछ नि, कहिले हाँस्ने बहाना अनि कहिले रुने बहाना। यात्रामा भेटिएकाहरू केही समयको लागि बाटो कटाउने यात्री भए जस्तै, आँसु र आँसु पनि जिन्दगी कटाउने मेसो मात्रै रहेछन्। जिन्दगीमा आइपर्ने कष्टहरूसँग आँसुलाई सहभागी गराइन्छ भने सुखका क्षणहरूमा आँसुको प्रतिक्रिया नापिन्छ, तर पनि आँसुसँगै सशंकित भएका आँखाहरूले मनभित्रको पीड़ालाई छर्लङ्गै देखाइदिँदा रहेछन् अनि फेरि दौडिँदा रहेछन् यादहरू मनभित्रै। जुन चीज आफूसँग छैन त्यही चीज नै किन महत्वपूर्ण लाग्छ होला हामीलाई, आफूले नपाएपछि त त्यो बिर्सी पनि त हुन्थ्यो होला नि। तर सत्यवश जिन्दगी त्यसो नहुँदो रहेछ। जिन्दगी हाँसो भइदिएको भए कोलाहल निम्ताउने गरी हल्ला गर्दै गुन्जिन्थ्यो होला, आँसु भइदिएको भए शान्तपूर्वक तप्प भुइँमा सोहिन्थ्यो होला। तर खै जिन्दगी के भयो के बुझ्नै सकेको छैन, यात्रामा जम्का भेट हुनेको प्रयोगशाला पो भइदियो कि भन्ने त्रास लाग्छ कहिलेकाहीँ। आखिर जिन्दगी भन्नु नै के रहेछ र रमिता त रहेछ नि, हेर्नेहरूको लागि तमासा त रहेछ नि ताली पिट्नेहरूको लागि। एउटाको पीडामा रमाउने मान्छे आखिर आफ्नै चित्रणसँगै बाँधिएको हुँदो रहेछ, सायद एउटाको मर्म अर्कोले अनुभव गर्न सक्ने त्यस्तो कुनै प्रवृत्तिको विकास भइदिएको भए आज मान्छेले मान्छेलाई यसरी चोट थप्न उद्दत हुन्थेन होला। तर अरूलाई रुवाएर आफू हाँस्न जानेकाहरूलाई कसै गरी पनि म मानवताको नाता पहिल्याउन सकिनँ, त्यसैले त आज चुपचाप आफ्नो हारको स्वीकारोक्ति जनाउँदैछु। आफ्नो ठन्दा मान्छेहरू पराई ठान्छन् किन, काँडा भर्दै बाटोहरूमा टाढा जान्छन् किन। आफ्नो ठन्दा मान्छेहरू पराई ठान्छन् किन, काँडा भर्दै बाटोहरूमा टाढा जान्छन् किन। खुसीहरू लुटाएर छोड्छन् नेक्लो बनाएर, तर पनि तिम्रै भनी कसम खान्छन् किन। आफ्नो ठन्दा मान्छेहरू पराई ठान्छन् किन, काँडा भर्दै बाटोहरूमा टाढा जान्छन् किन। जता टेकु काँडै काँडा देख्ने ठाउँ छैन, पराई भई बाँच्न मलाई अब मन छैन। जता टेकु काँडै काँडा देख्ने ठाउँ छैन, पराई भई बाँच्न मलाई अब मन छैन। कता छुटेर हर कहाँ खुशी हरायो किन होला विधाताले आँसु जुरायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो कहिले हँसायो कहिले रुवायो कहिले हँसायो कहिले रुवायो आफ्नै सँग छुटाएर एक्लो बनायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो मलाई यो जिन्दगीले कहाँ पुर्यायो मान्छेलाई कहाँ कहाँ पुर्याउँछ जिन्दगीले जता जान्न भन्छु उतै डोराउँछ जिन्दगीले यो कस्तो परीक्षा हो दिन्न भन्दा नि दिनै पर्ने आफ्नै दिल आफैबाट चुराउँछ जिन्दगीले सधैँ आउँछ मंगलबार राति भएपछि कोही कोहीको ढुङ्गा जस्तो छाती भएपछि पुरपुरो समाउँदै फुक्कटमा किन रुनुहुन्छ नमेटिने याद जस्तो साथी भएपछि आफ्नै जिन्दगीदेखि डराएर बेहोस भएको तपाईँ त्यही जिन्दगीलाई नै ढलाउने जोस भएको तपाईँ अनि कतै कतै साई बाँचिरहेको जिन्दगी पनि आफैलाई बोझ भएको तपाईँ सबै सबैलाई नमस्कार म महेश प्रसाद कसले कसरी आत्महत्या गर्ने भन्ने होडबाजी चलिरहँदा म भने तिनै मर्ने मान्छेहरूलाई कायरको संज्ञा दिँदै आइपुगेँ सारथी लक्ष्मण घिमिरेसँगै दुनियाँमा आएपछि संघर्ष गर्नै पर्छ तपाईँ अनि मैले पनि पक्कै एक दिन मर्नै पर्छ जिन्दगीमा हार खाने कायर बन्नुहुन्न कहिल्यै संसार देख्ने आँखाबाट आँसु एक दिन झर्नै पर्छ नमस्कार सुस्वागतम आज पनि कार्यक्रमलाई बहाना बनाएर तपाईँलाई केही न केही नयाँ कुराको ज्ञान दिनको लागि हामी आइपुगेका छौं कार्यक्रम हो नमेटिने याद तपाईँ यो कार्यक्रम रेडियो देउराली अर्घाखाँचीको उत्पादनमा सोही रेडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ सधैँका श्रृङ्खलाहरू जस्तै प्रविधिमा हुनुहुन्छ मेरो आत्मीय मित्र प्राविधिक साथी लक्ष्मण घिमिरी अनि आवाजमा यो सिसा वारीपट्टि म छु महेश प्रसाद र हामी आजको कार्यक्रम नमेटिने यादको 52 श्रृङ्खलामा जुटिरहेका छौं सधैँका श्रृङ्खलाहरू जस्तै आज पनि एउटा सम्बन्धित विषयमा रहेर कुराकानी गर्नु छ तपाईँका साहित्यिक रचना गजल अथवा मुक्तकहरू तपाईँकी आवाजमा सुन्नु छ सँगसँगै कार्यक्रमको फेसबुक पेजमा प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका साहित्यिक रचना वाचन गर्नु छ यति हो प्रत्येक कार्यक्रममा हामीले गर्दै आइरहेको तर म कसम खाएर भन्छु तपाईँको 45 मिनटको समय यत्तिकै खेर फाल्नु छैन मलाई ध्यान दिनुहोस् आजदेखि अझै हामी सशक्त भएका छौं कार्यक्रम सुने बापत एउटा न एउटा नयाँ कुराको ज्ञान आजदेखि तपाईँले पाउनुहुनेछ यो मेरो बाचा नै भयो र अर्को कुरा तपाईँले गजल अथवा मुक्तकहरू लिएर कार्यक्रममा आउन सक्नुहुनेछ जसको लागि 077-424-381 यो नम्बर हामीले खुला गरिसकेका छौं तयारी भएको साथीले मात्रै है अरू साथीहरूले सुनेर साथ दिनुहोला बरु तपाईँ कार्यक्रम सुनेर बस्नुहुने साथीको लागि पनि छिट्टै एउटा अफर लिएर आउँदैछु मैले एनटिसीको रु साई बराबरको रिचार्ज कार्डको पिन नम्बर कार्यक्रमबाट वाचन गर्ने त्यो तयारीमा छौँ हामी त्यसैले तयारी भएको साथीले मात्रै फोन गरिदिनुहोला ताकि आज फोन सम्पर्कमा आएर उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने एकजनालाई सम्मानका साथ हामी विजेता घोषित गर्न सकौं विजयी हुने साथीले पाउनुहुनेछ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले जुन सन्धि खर्कस ब्याङ्क रोडमा अवस्थित छ त्यहाँबाट वाइफाई सेवा सुचारू भइरहेको छ र एउटा नयाँ सूचना उमेश कनेक्सन सन्धि खर्कबाट काठमाडौँ सरेको छ थप जानकारीको लागि तपाईँ उमेश कनेक्सनको फेसबुक स्टाटस हेर्न सक्नुहुनेछ र उमेश कनेक्सनले अब एउटा नयाँ सुविधा ल्याउँदैछ तपाईँ घरमै बसेर आफूलाई चाहिएको सामान अर्डर गर्न सक्नुहुनेछ। त्यो सुविधा उमेश कनेक्सनमा छिटै आउँदैछ। जहाँको प्रोभाइडर हुनुहुन्छ उमेश गैरी र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9801061036। र यसो भनिरहँदा गत हप्ता फोन सम्पर्कमा आउनुहुने मध्येबाट एकजनालाई हामी उत्कृष्ट बनाएका छौं। उहाँले कार्यक्रममा वाचन गर्नुभएको साहित्यिक रचना तिम्रो मेरो जिन्दगीको कहानी नमिलेर हो, तिमीले गर्ने मैले गर्ने बानी नमिलेर हो, औ त्यही भएर हो हाम्रो प्रेम टुक्रिएको, तिम्रो धनको मेरो मनको जिन्दगानी नमिलेर हो, तिम्रो मेरो जिन्दगीको कहानी नमिलेर हो, तिमीले गर्ने मैले गर्ने बानी नमिलेर हो। बधाई छ राज श्रेष्ठ प्युठान पकलाको साथी, उहाँ गत हप्ताको उत्कृष्ट बन्न सफल हुनुभएको छ। सँगसँगै उहाँले जित्नु भएको छ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ उमेश कनेक्सनले। र तपाईँ साहित्य क्षेत्रबाट केही परे हुनुहुन्छ भने पनि तपाईँको लागि एउटा अफर छ हामी माझ। तपाईँले कार्यक्रम सुनिरहनु भएको छ, फोन लागिरहेको छैन भने आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस्, LISTN लिसन टाइप गर्नुहोस्, एक्सप्रेस हुनुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 9805783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसी गुरु साई बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् एलपी मासु पसल, जुन सन्धिखर्का छ शान्ति बगैँचामा अवस्थित छ, जहाँ ताजा माछा तथा मासु सुपथ मूल्यमा बिक्री वितरण गरिनुका साथसाथै खसी बोका खरिद बिक्री गर्नु परेमा पनि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। जहाँको प्रोप्राइटर हुनुहुन्छ पुरन वर्मा र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9857061467 र 0774204020। त्यसै गरी अर्को संस्था रहेको छ डिबरनासु सेन्टर, जुन सन्धिखर्क छ ब्याङ्क रोड एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट सुज, स्कुल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। जहाँको प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कौशिका नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 9845777075। त्यहाँको कन्ट्याक्ट नम्बर मैले भाषण गरिसकेको छु। र तपाईँ कार्यक्रम नमेटिन यादको 52 श्रृङ्खलामा हुनुहुन्छ आज। मलाई थाहा छ हर मान्छेले आफ्नो जीवन बाँच्नको लागि पाएको हो, र यसरी जीवन बाँच्दा कहिले सुखका दिनहरू बर्सिन्छन् त कहिले दुःखका पहिरोहरूले पुरिन्छन्। जिन्दगी जिउनेहरू सुखमा मातिने र दुःखमा आत्तिने मान्छेको पुरानो विशेषता हो। यही विशेषताको अर्को नाम बाध्यतालाई स्वीकार्न नसकेर कति मान्छे आत्महत्याको शिकार भइरहेका छन्। आफूले बाँच्नको लागि पाएको जिन्दगी पनि उनीहरूलाई बोझ भएको छ। त्यसैले आज मैले लिएर आएको विषय यो रहेको छ कि मान्छेहरू आत्महत्या किन गर्छन्, आफ्नै जिन्दगीदेखि किन हार खान्छन् उनीहरू। यो विषय छ आजको विषयमा। कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँसँग कुराकानी गर्छु अनि आजको विषयतर्फ जानेछु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अञ्जुजी है? के गर्दै हुनुहुन्छ अञ्जुजीले? हल्का खाँचीको कुन ठाउँबाट? पालीबाट है। गत श्रृङ्खला फोन सम्पर्कमा आउनु भएको थियो सायद। तपाईँ धेरै साथीहरूलाई म यो जानकारी गराइरहन्छु, गत श्रृङ्खलामा फोन सम्पर्कमा आउनुहुने साथी यो हप्ता फोन सम्पर्कमा आउन पाइँदैन, अबदेखि तपाईँले मनन गर्नुहुनेछ है त। अनि के छ तपाईँको आजको प्रस्तुति? हुन्छ सुरुवात गर्नुहोस्। आफ्नो सम्झी माया नगर्नु, त्यही माया नगर्नु, माया नै झिकेर लाँदो रहेछ। काटो माया गर्नेले धोका खाँदो रहेछ। संसार बोलेर कसैलाई सम्झिन बस्नु, सम्झनामै सारा जीवन जाँदो रहेछ। आफ्नो सम्झी कसैलाई मुटुकमा नराख्नु, स्वार्थी अनि पापीले मुटुक नै झिकेर लाँदो रहेछ। मिलन सधैँ पाइँदैन मित्र, बिचारमा पनि बाँच्न सक्ने माया लगाऊ। धोका दिने दिनेले होइन, धोका खानेको मनले नै हरेस खाँदो रहेछ। प्रेम छुट्ने प्रक्रिया चलिरहन्छ, साँचो प्रेम गर्नेको मन जलिरहन्छ। याद राख्नुहोस्, प्रेम छुट्ने प्रक्रिया चलिरहन्छ, साँचो प्रेम गर्नेको मन जलिरहन्छ। जता जता समय जान्छ उतै दौडिन्छ मान्छे, पछिबाट प्रेमले लखेटिरहन्छ। प्रेम छुट्ने प्रक्रिया चलिरहन्छ, साँचो प्रेम गर्नेको मन जलिरहन्छ। अञ्जुजी छुटिन्छौ, नमस्कार। अञ्जुजी हुनुहुन्थ्यो पालीबाट पालो तपाईँको डायल गर्नु 077-420-381 को बाटो, यो नम्बर हामीले खुला गरिसकेका छौँ। प्युठानमा यही असार 18 गते श्रीमान र श्रीमतीले आफ्नै घरमा आगो लगाएर सँगै एउटै डोरीमा झुन्डिएर आत्महत्या गरे। हालचाली सन्धिखर्कमा एक युवतीले सुसाइड नोट छोडेर आत्महत्या गरिन्। म तपाईँलाई योभन्दा बढी आत्महत्याको उदाहरण दिन चाहन्न, बरु किन गर्छन् मान्छेहरू आत्महत्या, यही प्रश्नमाथिको प्रश्न सुन्न चाहन्छु। याद राख्नुहोस्, तपाईँ जन्मेको जिन्दगीमा हार्नको लागि होइन, दुनियाँलाई पछार्नको लागि हो। दुनियाँ एकातिर होस्, तपाईँ अर्कोतिर भए पनि तपाईँ नडराउनुहोस्, हरेस नखानुहोस् आफ्नो जीवनप्रति। तपाईँले पनि एक दिन मर्नु छ र यो दुनियाँले पनि एक दिन मर्नु छ, फेरि के को डर? तपाईँले एउटा झिङ्गा मार्नुहुन्छ र भुइँमा फ्याँक्नुहुन्छ, एकछिनपछि हेर्नुहोस् त त्यो झिङ्गालाई कति कमिलाहरू मिलेर घिसार्दै घिसार्दै लैजान्छन्। सङ्घर्ष नगरी कसलाई खान पुग्छ? तपाईँ जिन्दगीदेखि हरेस खाएर आत्महत्या गर्नुहुन्छ, तर एउटा त्यही कमिलो सङ्घर्ष गरी गरी बाँचेको छ। यति बुझ्दा बुझ्दै पनि किन मान्छेहरू आत्महत्या गर्छन्? हो, यही प्रश्न मैले फेसबुकमा राखेको थिएँ। धनचौरका शेषकान्त गैरी लेख्नुहुन्छ, त्यो मान्छेले आत्महत्या गर्छ उसले आफ्नो वरिपरि आफूले गरेको कामको परिणाम बाहेक अरू केही देख्दैन, र अन्तिममा मृत्युलाई रोज्छ जुन संसारकै कायरपनको पराकाष्ठ हो। रामको रावण जस्तै घाती नहुनु अनि घातीको कहिल्यै पनि साथी नहुनु। रामको रावण जस्तै घाती नहुनु अनि घातीको कहिल्यै पनि साथी नहुनु। बनाउन खोज्लान साथी, बन्नु पर्ला बाध्यताले, मात्रै साथी हुनु त्योभन्दा माथि नहुनु। रामको रावण जस्तै घाती नहुनु अनि घातीको कहिल्यै पनि साथी नहुनु। खेमराज रिजाल प्युठान आल तानसेन पाल्पाका साथीको मुक्त कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो हेलो हजुर नमस्कार। नमस्ते, कहाँदेखिको बोल्दै हुनुहुन्छ? म खासीकोटदेखि कविता आचार्य। कविताजी खासीकोटबाट है? हजुर। कार्यक्रममा कति पटक तपाईँको सहभागिता? खै त्यस्तो होला सायद त्यो पटक है। हजुर, के गर्दै हुनुहुन्छ खासीकोटमा कविताजीले? यतिकै बस्दै बस्दै हुनुहुन्छ? हजुर। कार्यक्रम सुनिरहनु भएको छ? हजुर सुन्दैछु। अनि के छ तपाईँको आजको प्रस्तुति? मुक्तक छ। हुन्छ, सुरुवात गर्नुहोस्। आफू ठुलो छु भन्दै सान दिन्छ मान्छे, आफू ठुलो छु भन्दै सान दिन्छ मान्छे, जानी नजानी भए पनि ज्ञान दिन्छ मान्छे, आफू ठुलो छु भन्दै सान दिन्छ मान्छे। गरिबलाई त पैतालाको धुलो सम्झिएर, गरिबलाई त पैतालाको धुलो सम्झिएर, धनीलाई नै मान अनि सम्मान दिन्छ मान्छे, धनीलाई नै मान अनि सम्मान दिन्छ मान्छे। हजुर। आँखा तर्नेहरूलाई पनि तर्न दिनुपर्छ, जे मन लाग्यो त्यही गर्न दिनुपर्छ। आँखा तर्नेहरूलाई पनि तर्न दिनुपर्छ, जे मन लाग्यो त्यही गर्न दिनुपर्छ। उसको पावर कति छ हेरौँ हामी पनि, उसको पावर कति छ हेरौँ हामी पनि, एउटा दुईटा घमण्ड झर्न दिनुपर्छ। आँखा तर्नेहरूलाई पनि तर्न दिनुपर्छ, जे मन लाग्यो त्यही गर्न दिनुपर्छ। कविताजी छोडिन्छौँ, नमस्कार। कविताजी हुनुहुन्थ्यो खाँचीकोटबाट। पालो तपाईँको डायल गर्नु 077-420-381 बाटो हामीले खुल्ला गरिरहेका छौँ। तपाईँ कसैलाई सजिलैसँग ज्यान दिनुहुन्छ, ज्यान दिनु अघि एउटा कुरा याद राख्नुहोस्, आफ्नै ज्यान मारेर तपाईँ कसलाई गुण लगाउन चाहनुहुन्छ? तपाईँ मर्दा त्यो बेलासम्म तपाईँको शुभ चिन्तकले तपाईँलाई सम्झिन्छ जति बेलासम्म तपाईँ घाटमा जलेर खरानी हुनुहुन्न। तपाईँको ज्यानको बलिदान बस यति हो कसैका लागि। फेसबुकमा विशाल पुनले लेख्नु भएको थियो, जिन्दगी एउटा सानो गोरेटो हो, त्यो गोरेटो बाटो धेरै लामो छ, त्यही बाटोमा यात्रा गर्दा गर्दै एउटा बाघको रूपमा समस्या 81 झम्टिन सक्छ। त्यो अवस्थामा मान्छे कि त त्यो बाघको शिकार हुन्छ, कि त त्यही गोरेटो बाटोबाट लडेर मर्छ। अब ध्यान दिनुहोस्, आत्महत्या गरेर तपाईँ साहसी बन्नुहुन्न, किनकि आत्महत्या गरेर समस्याबाट कहिल्यै उम्किन सक्नुहुन्न तपाईँ। तपाईँ त मर्नुहोला, तर बाँच्नेहरूलाई पनि किन पटक पटक मार्नुहुन्छ तपाईँ? अब मेरो जीवन सत्यनाश हुनेछ, घरकै दैलोमा हरियो बाँस हुनेछ। अब मेरो जीवन सत्यनाश हुनेछ, घरकै दैलोमा हरियो बाँस हुनेछ, टाढीबाट भए पनि निहालेर हेर्नु मलामीको काँधमा मेरो लास हुनेछ। अब मेरो जीवन सत्यनाश हुनेछ, घरकै दैलोमा हरियो बाँस हुनेछ। केरसिंह खासु मगर गुल्मी बलिथुम हाल भारतका साथीको मुक्त कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हजुर नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? मरिङबाट गङ्गाजी है तपाईँको आवाज एकदमै सानो आइरहेको छ नेटवर्कले अलिकति टिप्ने ठाउँमा जानु होला के गर्दै हुनुहुन्छ मरिङमा बसिरहनु भएको छ कार्यक्रम सुनिरहनु भएको छ अनि के छ तपाईँको आजको प्रस्तुति हुन्छ सुरुवात गर्नुहोस् मुहार उदास आस लगाउने नजरहरू निराश लाग्ने गर्थ्यौ तिमी पनि आम नै त हौ लाग्ने गर्थ्यौ तिमी पनि आम नै त हौ आज आफै मन फेरियो खास देख्छु म आस लगाउने नजरहरू निराश देख्छु म अत्तालिन्थी रुन्थी हिजो टुट्टी चुट्टयो अत्तालिन्थी रुन्थी हिजो टुट्टी चुट्टयो तर आज उसमा आत्मविश्वास देख्छु म आज आफै मन फेरियो खास देख्छु म हार नखाऊ हरे हार खाऊ हरेस नखाऊ सफल भइन्छ हार खाऊ हरेस नखाऊ सफल भइन्छ यो सुनेपछि उसमा नौलो आश देख्छु म तर आज उसमा उसमा आत्मविश्वास देख्छु म आज आफै मन फेरियो खास देख्छु म आश लगाउने नजरहरू निराश देख्छु म प्रेम गरेर पछि छोडेर जान्छन् जोडेका नाताहरू तोडेर जान्छन् याद राख्नुहोस् प्रेम गरेर पछि छोडेर जान्छन् जोडेका नाताहरू तोडेर जान्छन् सायद त्यसैले होला उसको अनुहार उदास भएको सायद त्यसैले होला उसको अनुहार उदास भएको पत्थरको मुटु पनि फोडेर जान्छन् प्रेम गरेर पछि छोडेर जान्छन् जोडेका नाताहरू तोडेर जान्छन् गङ्गाजी छोडिन्छौ नमस्कार गङ्गाजी हुनुहुन्थ्यो गइसक्नु भएको छ बालो तपाईँको डायल गर्नु 077424381 को बाटो हामीले खुल्ला गरिरहेका छौँ युद्धभूमिमा हारेको कथा छ मसँग आफ्नै भन्नेले मारेको कथा छ मसँग युद्धभूमिमा हारेको कथा छ मसँग आफ्नै भन्नेले मारेको कथा छ मसँग नदी तार्छु भनेर हात समात्न दिनेले नै ढुङ्गे बगरमा लतारेको कथा छ मसँग युद्धभूमिमा हारेको कथा छ मसँग आफ्नै भन्नेले मारेको कथा छ मसँग विष्णु पाण्डे अश्लीवा साथ गुल्मीका साथीको मुक्तक अर्को मुक्तक पनि म वाचन गर्छु आज फेरि सपनीमा देखे अनि रोए तगारोमा रुमाल राखी छेके अनि रोए आज फेरि सपनीमा देखे अनि रोए तगारोमा रुमाल राखी छेके अनि रोए प्रेमका पहिला शब्द लेखेका यी हातले बाध्यतामा बिछोड पत्र लेखे अनि रोए आज फेरि सपनीमा देखे अनि रोए तगारोमा रुमाल राखी छेके अनि रोए दीपक अधिकारी चञ्चल सन्धिखरीका अर्घाखाँसी हाल भारतको पञ्जाब लेख्नुहुन्छ म अर्को मुक्त पनि वाचन गर्छु दुःखमा आफ्नैले भुल्दो रहेछ त्यही बेला भाग्यले नि छल्दो रहेछ दुःखमा आफ्नैले भुल्दो रहेछ त्यही बेला भाग्यले नि छल्दो रहेछ कहाँ जाउँ कसो गरौँ कुनै पत्तो नहुँदा घरी घरी यो मन यसै जल्दो रहेछ दुःखमा नि आफ्नैले भुल्दो रहेछ घरी घरी यो मन आफै जल्दो रहेछ दीपक अन्जान पराजुली केरुङ्गा अर्घाखाँसी हाल बिरानो मुलुक लेख्नुहुन्छ कोही हुनुहुन्छ फोन सम्पर्कमा हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो कोही हुनुहुन्थ्यो फोन सम्पर्कमा सायद गइसक्नु भएको छ तपाईँलाई हामी भनिरहेका छौँ नेटवर्कले टिप्ने ठाउँमा गएर माझी गल गरिदिनु होला कार्यक्रम नमेटिने यादमा छौँ हामी कार्यक्रम नमेटिने यादको 52 श्रृङ्खलामा रहेर कुराकानी गरिरहेका छौँ म कुराकानी गरिरहेको छु मान्छेहरू आत्महत्या किन गर्छन् ब्राजिलले हारेको पीडामा सुनसरीमा एउटी युवतीले आत्महत्या गरिन् भर्खरीको समाचार हो यो गएको बुधबार ब्राजिल जर्मनीसँग पराजित भएपछि आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेकी थिइन् एउटी महिलाले ध्यान दिनुहोस् त्यति चान्चुने कुरा होइन यो एउटा कान कहाँको देशको सजाय आज एउटी नेपाली चेलीले भोगिन् ब्राजिलको समर्थक थिइन् उनी हारेको पीडा देख्न सकिनन् त्यसैले यसो गरिन् उनी जस्तै यो दुनियाँका प्रत्येक मान्छेको एकजना समर्थक हुन्छ अझ भनौँ प्रत्येकको एकजना नजिकको आफ्नो मान्छे हुन्छ हो त्यही आफ्नो मान्छे जानेर हो या नजानेर रेलले बाटोको लिक छोडेर अर्कै बाटोमा दौडिए जस्तै दौडिन्छौ पनि ऊ त दौडेर गयो, अब कहिले आउँदैन। बाँकी रह्यो तपाईँको जीवन। जीवन त्यति सस्तो छैन। तपाईँ अर्को जुनीको कुरा गर्नुहुन्छ, सयौं जुनीको कुरा गर्नुहुन्छ। मरेको मान्छे फेरि अर्को जुनीमा जन्मिन्छ भनेर कसले सिकायो तपाईँलाई? यदि हो भने यो जन्मभन्दा पहिले तपाईँले कहाँ जन्म लिनुभयो, कतिवटा जन्म लिनुभयो थाहा छ तपाईँलाई? छैन। अरू जन्मको त के कुरा छोडौं, तपाईँ बाँचिरहेको यही जुनीको जन्मेको क्षण सम्झन सक्नुहुन्छ तपाईँ? जन्मेको त के कुरा, जन्मपछिको पाँच वर्षसम्मको पनि क्षण सम्झन सक्नुहुन्न तपाईँ? कोही हुनुहुन्छ फोन सम्पर्कमा, यो विषयलाई म एकैछिन पछि जोड्नेछु। हेलो, नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? नवदीप सिंह, अर्घातोसबाट है? कार्यक्रम सुनिरहनु भएको छ? पछिल्ला श्रृङ्खलाहरूमा तपाईँको आगमन अलिकति कम भयो जस्तो महसुस भइरहेछ हामीलाई। सायद सायद फोन नलागेर पनि हुनसक्छ। अनि के छ तपाईँको आजको प्रस्तुति? हुन्छ, सुरुवात गर्नुहोस्। बिरकोर खाली नेपालीको शान बेचेर, बिरकोर खाली नेपालीको शान बेचेर हिँड्न थाले सोझालाई जाना, जान बेचेर हिँड्न थाले सोझालाई जाना, जान बेचेर हाड साइनो रगत नाता भन्न छोडेपछि, हाड साइनो रगत नाता भन्न छोडेपछि कोही मोज गर्छन् आफ्नै श्रीमान बेचेर हिँड्न थाले सोझालाई जाना, जान बेचेर सुन्नुपर्छ जता पनि काटै घाटा भयो अरे, सुन्नुपर्छ जता पनि घाटै घाटा भयो अरे, सायद ऋण तिर्छन् उन्तै बिहान बेचेर कोही मोज गर्छन् आफ्नै श्रीमान बेचेर। जलस्रोतको दोस्रो धन देश हाम्रो, जलस्रोतको दोस्रो धन देश हाम्रो, पानी किन्नुपर्छ आफ्नै मुहान बेचेर, सायद ऋण तिर्छन् उन्तै बिहान बेचेर। गौतम बुद्ध भिरकुटी खै सीता कहाँ गए, गौतम बुद्ध भिरकुटी खै सीता कहाँ गए, हिँड्छन् ठुला भन्ने उन्तै गुणगान बेचेर, पानी किन्नुपर्छ आफ्नै मुहान बेचेर, सायद ऋण तिर्छन् उन्तै बिहान बेचेर, कोही मोज गर्छन् आफ्नै श्रीमान बेचेर, हिँड्न थाले सोझा लैजाना, जान बेचेर, बिरकोर खाली नेपालीको शान बेचेर। हजुर, यति नै। देश बेच्ने कंगालहरू जन्मिएछन् नेपालमा, नेपाली थुन्ने वालहरू जन्मिएछन् नेपालमा। देश बेच्ने कंगालहरू जन्मिएछन् नेपालमा, नेपाली थुन्ने वालहरू जन्मिएछन् नेपालमा। खै कहिले शान्ति पाउने हो देशले, खै कहिले शान्ति पाउने हो देशले, जिउँदै मार्ने कालहरू जन्मिएछन् नेपालमा। देश बेच्ने कंगालहरू जन्मिएछन् नेपालमा, नेपाली थुन्ने वालहरू जन्मिएछन् नेपालमा। नमस्कार हजुर, छुटिन्छ। अर्घातोसबाट आउनुभएको थियो पालो, पालो तपाईँको डायल गर्नुहोस् 077-4381 को बाटो सायद लिन सक्दैनौँ आज हामी। अन्तमा छौँ, केही कुराहरू गर्नु छ आजको विषयमा। मान्छेहरू आत्महत्या किन गर्छन्? तपाईँको जन्म त्यति सामान्य होइन। तपाईँलाई जन्माउन कसैले 9-9 महिनासम्म दुःख पाएको छ, याद गर्नुहोस् यो कुरा। कति वर्षसम्म कष्ट गरेको छ यहाँसम्म ल्याउनको लागि। तपाईँ चाहिँ जाँबो 20 दिनको सम्बन्धको लागि 20 वर्षसम्मको जिन्दगी बिर्सनुहुन्छ। इतिहासमा विश्वकप फुटबल कति पटक भयो र अझै कति पटक हुनेछ? ब्राजिलकी एउटी समर्थक नारी मर्दैमा विश्वकप रोकिँदैन, तर त्यही नारीको मृत्युको कारणले कतिको जिन्दगी मरेको छ। कति बौलाएका होलान्, कतिको रुँदा रुँदै आँसु नै रित्तियो होला। मर्ने मान्छेले यति पनि सोच्दैन कि म एक्लो छैन। मैले अघि पनि भने विश्वकप फुटबल अझै कतिपटक हुन्छ हुन्छ, तर ती युवतीको जन्म चाहिँ अब कहिले हुँदैन। मरिन् उनी, आफूसँगको दिमागलाई नियन्त्रण गर्न नसक्दा ब्राजिलको हार उनको मृत्युको पासो भइदियो। तपाईँलाई यो वृत्तान्त मैले किन सुनाइरहेछु थाहा छ? जिन्दगीमा धोका सबैले दिन्छन्। यति बुझ्नुहोस् कि तपाईँले यो दुनियाँमा तपाईँ एक्लै बाँच्नु छ, त्यसैले कसैको आश नगर्नुहोस् तपाईँ, किनकि त्यही नै तपाईँको मृत्युको कारण बन्न सक्छ। केही कुराको ज्ञान तपाईँमा भएको छ। मान्छेहरू आत्महत्या किन गर्छन्? एउटा मुक्त बाँकी छ, म यहाँनिर वाचन गर्छु। पठाउने साथी हुनुहुन्छ आशिष छेत्री, बाङ्गे मरोट, सात प्युठान, हाल सन्धि खर्क, अर्का खाँची लेख्नुहुन्छ। मन भन्दैछ कतै हराएर नजाऊ, तिम्रै यादमा छटपटिने गराएर नजाऊ। मन भन्दैछ कतै हराएर नजाऊ, तिम्रै यादमा छटपटिने गराएर नजाऊ। बिछोडमानी हाँसेका त हुन्छन् कति मान्छे, बिछोडमानी हाँसेका त हुन्छन् कति मान्छे। गहभरी आँसु मेरो भराएर नजाऊ, मन भन्दैछ कतै हराएर नजाऊ, तिम्रै यादमा छटपटिने गराएर नजाऊ। आशिष छेत्री, बाङ्गी मरोट, साथ प्युठान, हाल सन्धि खर्का, अर्घा खाँसी। र तपाईँका साथी कृष्ण एहनी र बिट मार्छौँ हामी र हामी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्ने बेला आइसकेको छ। तपाईँलाई भनिरहेका छौँ मोबाइलको मेसेज बक्समा जानुहोस्, यसलाई एसटिएन लिसन टाइप गर्नुहोस्, एकिसपे सुन्नुहोस् अनि आफ्नो नाम र पुरा ठेगाना लेखी 98075783383 एसएमएस गर्नुहोस्। एसएमएस गरे बापत दुईजना साथीले पाउनुहुनेछ एनटिसीहरू सही बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गर्ने संस्थाहरू रहेका छन् एलपी मासु पसल जसको प्रोप्राइटर हुनुहुन्छ पूरण वर्मा, जुन सन्धि खर्क छ शान्ति बगैँचामा अवस्थित छ, जहाँको कन्ट्याक्ट नम्बर रहेको छ 0774240400 र 98571640467। त्यसै गरी अर्को संस्था रहेको छ टिपरना सु सेन्टर, जुन सन्धि खर्क छ ब्याङ्क रोड एसबीआई ब्याङ्कको ठिक अगाडि रहेको छ, जहाँ पार्टी सुज, स्पोर्ट्स सुज, स्कुल कलेजका जुत्ता चप्पलहरू होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ, जहाँको प्रोपाइटर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर रहेको छ 98475770075। तपाईँ सुन्दै गर्नुहोस् कार्यक्रम नमिटिने याद, हामी एकैछिनपछि आउनेछौँ। जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हँस्दै जिउने मान्छे कुन छ र जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र जिन्दगी भर हँस्दै जिउने मान्छे कुन छ र हर मान्छेले दिन र रात दुबै हर मान्छेले हर जी दुबै भोग्नै पर्दो रहेछ भोग्नै पर्दो रहेछ जिन्दगी भर सुख मात्रै कहाँ हुन्छ र पुनः स्वागत छ तपाईँलाई कार्यक्रममा। तपाईँ सुनिरहनु भएको छ कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 MHz देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकैसाथ सुनिरहनु भएको छ। याद राख्नुहोस् दुनियाँको हरेक वस्तु अस्थायी हुन्छ, केही समय मौलाउँछ त्यसपछि बौलाउँछ अनि विलाप भएर जान्छ, सायद समयलाई कसैले पनि जित्न सक्दैन। त्यसैले पनि हामी कार्यक्रमको अन्त अन्तमा छौँ। आजको कार्यक्रम यहीँनिर बिट मार्नुपर्ने बेला आइपुगेको छ र म ढिलानगरी एसएमएस अनलाइनको यो रिजल्टतर्फ लाग्न चाहन्छु र आज एसएमएस अनलाइनमा जम्मा जम्मी 294 एसएमएस हामीलाई प्राप्त भए। एसएमएस पठाउने सबै सबैलाई धन्यवाद, सँगसँगै बधाई छ कृष्ण प्रसाद न्यौपाने गुल्मी तमघासको साथी, त्यसै गरी अर्को साथी हुनुहुन्छ रमिता घिमिरे तानसेन पाल्पाको साथी, तपाईँ दुवैलाई बधाई। तपाईँले पाउनु भएको छ एनटिसी गुरु सही बराबरको रिचार्ज कार्ड, जसलाई सौजन्य गरेको छ एलपी मासु पसल र डिफर्ना सु सेन्टर। त्यसै गरी आज फोन सम्पर्कमा आउनुहुने मध्येबाट एकजना उत्कृष्ट साथीले पाउनुहुनेछ अर्को हप्ता एनटिसी गुरु सही बराबरको रिचार्ज कार्ड। हामी अर्को हप्ता रिजल्ट लिएर आउनेछौँ, तपाईँ प्रतीक्षामा रहनुहोला। र हामी आजको कार्यक्रमको अन्त अन्तमा छौँ। तिनजेलसम्म कार्यक्रम सुनेर बस्नुभयो तपाईँलाई धेरै धन्यवाद, कसै कसैले पहिलोपटक पो सुन्नुभयो कि कार्यक्रम, तपाईँलाई विशेष आभार। त्यसै गरी फोन सम्पर्कमा आउनुहुने तपाईँ, फोन सम्पर्कमा आउन प्रयास गर्नुहुने तपाईँ, यो हप्ता तपाईँको फोन लागेन निराश नहुनुहोस्, अर्को हप्ता प्रयास गर्न नभुल्नुहोला। त्यसै गरी तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz मिडिया चोक सन्धि खर्क अर्घाखाँसी। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/deurali-nametine-yaad र मेरो व्यक्तिगत पेज facebook.com/mahesh-bhushal-gajalsingar र भोलि यो कार्यक्रम हामी फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी मेरो आफ्नै ब्लग www.bhushalmahesh.blogspot.com पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै विभिन्न ब्लगहरू www.deepsansar1a.blogspot.com www.hamrodharampani.blogspot.com www.netramarasini.blogspot.com www.shortsolution.blogspot.com र www.shaligram1a.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ यो कार्यक्रम नमेटिने याद रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। सायद भोलितिर हामीले फेसबुक र ब्लगहरूमा राख्नेछौँ यो कार्यक्रम। यतिन्जेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी लक्ष्मण घिमिरेप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक मार्लिन मुनरोको यो भनाइ छोड्दै म महेश भसाल पनि अर्को हप्तासम्मको लागि बसेर गर्न चाहन्छु। म स्वार्थी छु, अधैर्य छु र कमजोर पनि छु। म गल्तीहरू गर्छु, आफ्नो नियन्त्रणभन्दा बाहिर हुन्छु र कहिलेकाहीँ आफैलाई सम्हाल्न सक्दिन। यदि मेरो सबैभन्दा खराब अवस्थामा तिमी मलाई साथ दिन सक्दैनौ भने मेरो राम्रो अवस्थामा मलाई पाउने अधिकार तिमीलाई छैन। प्रसिद्ध दार्शनिक मार्लिन मुनरोको यो भनाइसँगै जान्छु। दुनियाँमा आएपछि सङ्घर्ष गर्नै पर्छ, तपाईँ अनि मैले पनि पक्कै एक दिन मर्नै पर्छ। जिन्दगीदेखि हार खाने कायर बन्नुहुन्न कहिल्यै, संसार देख्ने आँखाबाट आँसु एक दिन झर्नै पर्छ। संसार देख्ने आँखाबाट आँसु एक दिन झर्नै पर्छ। हवस् जान्छु, नमस्कार। आत्महत्या भन्थे जीवन देखी हनेर पुरै छ किन गर्छ मान्छे आत्महत्या भन्थे जीवन देखी हनेर पुरै छ बाँच्ने र मनेरा तुरै छ।